ছাড়ে ঝুনকিরি লই জানি রা, ও ঘুম তোড়ে ঝুনকিরি লই জানি রা। चिल्ला खलाउनु मैन राम्रो छु कि रोदी घरमा रोदी बस्न आउँथ्यो लुकी लुकी, रोदी घरमा रोदी बस्न आउँथ्यो लुकी लुकी। तिम्रै मात्र झुनकिरीलाई रान्छ भार, डोली चढाइ झुनकिरीलाई जानेर, ओ घुम टोडाइ झुनकिरीलाई जानेर। रोदी घर नि सुन्ने भयो तिमी सहर गयो, चुच्ची चुच्ची पातले थियो अहिले राम्री भयो, चुच्ची चुच्ची पातले थियो अहिले राम्री भयो। तिम्रै मात्र झुनकिरीलाई रान्छ भार, डोली चढाइ झुनकिरीलाई जानेर, ओ घुम टोडाइ झुनकिरीलाई जानेर। कमारी खेल्थ्यो रानी बनमा, तिमी मेरी हुन्थ्यो हुन्नु ए पीरा थियो मनमा, तिमी मेरी हुन्थ्यो हुन्नु ए पीरा थियो मनमा। तिम्रै मात्र झुनकिरीलाई रान्छ भार, डोली चढाइ झुनकिरीलाई जानेर, ओ घुम टोडाइ झुनकिरीलाई जानेर। परे पाख न्यौली रुँदा भरि तिमी रुन्थ्यो मैले टाढा हुन्छु भन्दा तिमी पागल हुन्थ्यो मैले टाढा हुन्छु भन्दा तिमी पागल हुन्थ्यो तिम्रै मात्र झुन्किरीलाई रहन्छ भार डोली चढाइ झुन्किरीलाई जानेर ओ घुम्टोडाइ झुन्किरीलाई जानेर स्कुल जान्थ्यो दुई चार पिरे ठापे हातै भरी लट्टी गोडा पाइँदैन थियो माफी हातै भरी लट्टी गोडा पाइँदैन थियो माफी तिम्रै मात्र झुन्किरीलाई रहन्छ भार डोली चढाइ झुन्किरीलाई जानेर ओ घुम्टोडाइ झुन्किरीलाई जानेर शत्रु लाग्ला देव हाम्रो साथी संसारमा सबैभन्दा माया हुन्छ माथि संसारमा सबैभन्दा माया हुन्छ माथि तिम्रै मात्र झुन्किरीलाई रहन्छ भार डोली चढाइ झुन्किरीलाई जानेर